देख्दा माया लाग्छ, बानी देख्दा सरै उदेक लाग्छ, मुख देख्दा माया लाग्छ, बानी देख्दा सरै उदेक लाग्छ। मान्छे एउटै तर दुई अनुहार, मान्छे एउटै तर दुई अनुहार, देख्दाखेरि मलाई दिक लाग्छ, देख्दाखेरि मलाई दिक लाग्छ, मुख देख्दा माया लाग्छ। भन्नु छ साफ समुआई भनिदेऊ, अरू बाचा खान छोडिदेऊ, जे भन्नु छ साफ समुआई भनिदेऊ। यो छातीको मर्म अचानोले बुझ्छ, यो छातीको मर्म अचानोले बुझ्छ, कितलाहरलाई झेल्ने किनाराले बुझ्छ। मुख देख्दा माया लाग्छ, बानी देख्दा सरै उदेक लाग्छ, मान्छे एउटै तर दुई अनुहार, मान्छे एउटै तर दुई अनुहार, देख्दाखेरि मलाई दिक लाग्छ, देख्दाखेरि मलाई दिक लाग्छ, मुख देख्दा माया लाग्छ। यो संसारमा छैनौ, माने हजुर तिमी कम छैनौ, तर तिमी मात्रै यो संसारमा छैनौ। यो सृष्टि पुरी थोक हरेक फुल झर्छन्, यो सृष्टि पुरी थोक हरेक फुल झर्छन्, तिमी पानी झर्छौ तिमी भिन्दै हैनौ। मुख देख्दा माया लाग्छ, बानी देख्दा सरै उदेक लाग्छ, मान्छे एउटै तर दुई अनुहार, मान्छे एउटै तर दुई अनुहार, देख्दाखेरि मलाई दिक लाग्छ, देख्दाखेरि मलाई दिक लाग्छ, मुख देख्दा माया लाग्छ।